हृदयका तिमी उदाहरण हो परीको तिमी एउटा नमुना हो शङ्कै छैन तिम्रो रूपमा ईश्वरको तिमी मलाई उपहार हो बराबरी तिम्रो आउनेको छ र परिपनिमा खान्छ के भर हो सगर यो दुनियाँमा जहाँ सुन्दर जान्छु तिमीलाई सफलता ले चुमिरहो सधैँ तिम्रो भावनामा सधैँ उचाउ विचार खिलिरहो तिम्रो रूपमा ईश्वरको